برادران ملت اسلامیہ، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمد للہ الحنان المنان الذي خلق الانسان وعلمه البیان، والصلاة والسلام على رسوله سید الانس والجان وعلى آله واصحابه ذوی الخیر والاحسان، اما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إنا نحن نزلنا الذكر وإنا له لحافظون. صدق الله مولانا العظيم وبلغنا رسوله النبي الأمين المتين المختار الكريم، ونحن على ذلك من الشاهدين والشاكرين، والحمد لله رب العالمين. بارگاہ رسالت مآب صلی اللہ تعالیٰ علیہ وسلم میں درود پاک کا ہدیہ پیش کریں. اللہم صلی علی سیدنا و مولانا محمد معدن الجود والکرم و آلہ و اصحابہ الکرام و ابنہ الکریم و بارک وسلم صلاۃ دائمۃ سرمدا ابدا. یہ بے خبر نجومی تمہیں کیا بتائیں گے، یہ بے خبر نجومی تمہیں کیا بتائیں گے، کل کیا ہونے والا ہے وہ قرآن میں پڑھو. بحمدی تعالی، اسلام کو اللہ تبارک و تعالی نے صرف انت وشواس پر نہیں چھوڑا، اس رب ذوالجلال نے اس دین کی پختہ جڑیں حضور پاک صلی اللہ علیہ وسلم کی ذات اور قرآن کے ساتھ جوڑ کر رکھا ہے. میرے دین کی حقانیت کی سب سے بڑی دلیل قرآن پاک جو آج تک زندہ معجزہ ہے میرے آقا صلی اللہ تعالی علیہ وسلم کا. عزیزان گرامی وقار، قرآن پاک سے قرآن کی سچائیاں ہم نے آپ کے سامنے برسوں سے رکھی ہیں اور سب سنتے بھی رہتے ہیں. اس قرآن پاک کو اللہ تعالی نے سارے انسانوں کی ہدایت بنا کر بھیجا، ہدل للناس. قرآن میں خود فرماتا ہے انسانوں کے لیے ہدایت ہے. ایک آیت میں ہدل للمؤمنین ہے، مومنوں کے لیے ہدایت ہے. ایک آیت میں ہدل للمتقین ہے، پرہیزگاروں کے لیے ہدایت ہے. مطلب جو جتنی اس سے ہدایت حاصل کر لے جائے گا اتنی اس کے لیے ہدایت کی کتاب ہے. صرف ہدایت ہی کی کتاب نہیں بلکہ بیمار ہو تو شفا کی بھی کتاب ہے، بھوکے ہوں تو تمہارے رزق کے لیے بھی یہ مداوا بن جائے گی، تمہارے زندگی کے پورے دستور اس میں مرتب کیے گئے ہیں. یہ ہمارا پورا زندگی کا دستور ہے، نظام حیات ہے. اور قرآن سے ہمارا تعلق ایسے ہی ہے جیسے روح کا جسم سے تعلق ہوتا ہے. اگر روح نکل گئی تو جسم بیکار ہے. اسی طرح قرآن پاک اگر ہمارے درمیان سے نکال لیا گیا یا اسلام سے اسے الگ کرنے کی کوشش کی گئی تو یوں سمجھ لیں کہ روح نکال لی جا رہی ہے. اور ہزار کوئی بولے قرآن کو بدلنے یا ہٹانے یا نکالنے کے ہیں، اس مالک قرآن نے خود یہ ارشاد فرمایا ہم نے قرآن کو اتارا ہے اور ہم ہی اس کی حفاظت کریں گے. ہے ہمت تو بدل کر دیکھ لو، ہے تمہارے اندر طاقت تو اس کو مٹا کر کے دیکھ لو. عزیزان گرامی وقار، ہم قرآن کی حفاظت کے لیے جو کر سکتے ہیں یہ ہماری استطاعت کے مطابق ہوگا، لیکن اصل اس کی حفاظت تو رب کریم خود فرما رہا ہے. آج میں اس ہدایت والی مقدس کتاب کے سلسلے میں ہی آپ کے سامنے عرض کروں گا. چونکہ یہاں وقت بہت کم ملتا ہے اور مجھے آج طویل گفتگو کرنی تھی آپ کے درمیان، اور میرا یہ میسج عقل والوں تک بھی پہنچے اور بے عقل لوگوں تک بھی پہنچے، ان لوگوں کے درمیان بھی جائے جن کو صرف کیڑے تلاش کرنے کی عادت ہے، تاکہ اللہ چاہے تو انہیں بھی ہدایت مل جائے. عزیزان گرامی، تھوڑی سی باتیں میں قرآن عظیم کو لے کر کے عرض کر دوں. قرآن کل اترا ہوا، پرسوں اترا ہوا، مہینے پہلے اترا ہوا نہیں ہے، بلکہ یہ لوہے محفوظ پر بہت پہلے سے لکھا ہوا ہے. بلکہ عقیدہ تو ہمارا یہ ہے کہ یہ اللہ کی صفت ہے، علم الہی ہے، اللہ تبارک و تعالی کے ساتھ ہمیشہ سے ہے اور ہمیشہ رہے گا. قرآن کو فنا نہیں ہے، قرآن آپ کس کو سمجھتے ہیں؟ یہ جو ورق میں جو لکھا ہوا ہے اس کو مصحف کہتے ہیں. مصحف قرآن جو در حقیقت ہے وہ اللہ کا علم ہے, وہ ہمیں نظر بھی نہیں آئے گا. وہ جو علم الہی کو الفاظ میں جامع پہنایا گیا اور اس کو ورق پر لکھا گیا تو ہم نے اس کو اٹھایا ہے, جو چھو سکتے ہیں ہم, اس کو مصحف کہتے ہیں. اصل قرآن تک تو کسی کا ہاتھ پہنچ ہی نہیں سکے گا, مٹانے کی بات تو چھوڑیں, وہ علم الہی ہے, اللہ رب العزت کا علم ہے. قرآن عظیم کو اللہ تبارک و تعالی نے نازل فرمایا اس رسول پاک کے قلب اتھر پر جو کائنات کے سب سے اعلی افضل رسول ہیں, افضل انسان ہیں, اشرف الرسل ہیں, میرے رب ذوالجلال کے سب سے پیارے حبیب ہیں. اور قرآن نے خود کہا ہے نزل به الروح الامین علی قلبک لتکون من المنذرین. یہ روح الامین کے ذریعے سے اتارا گیا ہے, جبرائیل امین کے ذریعے سے اے رسول آپ کے قلب اتھر پر اتارا گیا ہے تاکہ آپ اللہ سے ڈرنے والے ہوں. اب توجہ چاہتا ہوں, قرآن اللہ رب العزت کا علم ہے, اتارنے والے لے آنے والے جبرائیل امین ہیں, جس پر اتارا گیا وہ محمد الرسول اللہ ہیں صلی اللہ تعالی علیہ وسلم. ان زوات کی بات میں کر رہا ہوں, نہ کوئی اللہ رب العزت کے شان تک کوئی پہنچ سکے گا, نہ اس کے متعلق برا بھلا کہہ کر کے اس کی شان میں کوئی کمی کر سکے گا, نہ اللہ تبارک و تعالیٰ کو کوئی ضرر پہنچا سکے گا, نہ جبرائیل امین تک کوئی پہنچ سکے گا, نہ ہی محمد الرسول اللہ صلی اللہ علیہ وسلم تک. اور جب ان تین کے ذریعے سے اللہ رب العزت نے قرآن اتارا جبرائیل کے ذریعے سے میرے آقا صلی اللہ علیہ وسلم کے قلب اتھر پر, تو قرآن جو رسول پاک کے سینے پر اترا وہ اتنا محفوظ اتارا گیا ہے, اتنا محفوظ کہ صبح قیامت تک ہزار مشینیں, ہزار کمپیوٹر, ہزار انٹرنیٹ لے کر کے بھی اس میں رد و بدل نہیں کر سکیں گے, نہیں بدل سکیں گے. آپ سوال کر رہے ہوں گے کیا اس میں بڑی بات ہے, آج تو ایک خبیث مردود, ایک گندی نالی کا کیڑا جس کو سنگھیوں نے پال رکھا ہے, نام تو مسلمان رکھا وسیم نام, لیکن ہے در حقیقت وہ سنگھیوں کا ایک بھنگی. اس نے یہ قرآن کو الگ چھاپنے کی کوشش بھی کی اور آیتیں حذف کر کے 26 آیتیں ایک نیا قرآن شائع کرنے کی بات کیا. پہنچا کیا تمہارے پاس قرآن؟ کسی کے پاس آیا ہے قرآن؟ اس کے گھر والے بھی نہیں پڑھ سکے ہوں گے. اس کو شاید ہو سکتا ہے پوری انٹرنیٹ کی دنیا مدد کرے, ایپلیکیشن بنانے والی آئی ٹی ٹیم بھی مدد کر کے دے دے. میرا چیلنج ہے اس کی موت تک بھی یہ اس کا بنایا ہوا ایپلیکیشن چل نہیں سکے گا. یہ کیا سمجھتا ہے کہ پہلی مرتبہ یہ بہت بڑی ڈینگ مار لیا, بہت بڑا اس نے تیر مار لیا؟ اس سے پہلے بھی بہت سارے لوگ آئے اور قرآن پاک کی تحریف اور تبدیل کی کوششیں کرتے رہے ہیں, لیکن چونکہ مولا نے جب یہ کہہ دیا ہے کہ ہم ہی اس کی حفاظت کرنے والے ہیں. اور ایک آیت میں تمہیں بتا دوں, اتنی پاورفل آیت ہے, 15 پارے کی آیت, رب تعالی فرماتا ہے قل لئن اجتمعت الانس والجن على ان یأتوا بمثل هذا القرآن لا یأتون بمثله ولو کان بعضهم لبعض ظہیرا. اے رسول آپ فرما دیں سارے جنات, سارے انسان مل جائیں اور ایک دوسرے کی مدد کریں اور سب مل کر کے چاہیں کہ میرے اس قرآن کی طرح بنا لیں, تو ہرگز وہ بنا نہ سکیں گے. اتنا پاورفل چیلنج ہے, نہیں بنا سکیں گے. تم نکالنے کی کوشش تو کیے, دوسرا بنا کر کیوں نہیں لا سکے آج تک؟ خرابیاں ڈھونڈنے کی تو کوشش کیے, ایک اور قرآن کیوں نہیں بنا سکے آج تک؟ اس کے میسیجز کیا تم سمجھتے ہو عربوں کی طرح القاریہ تم القاریہ وما ادراک ما القاریہ, ایک سورے کو دیکھ کر کے کچھ عرب کے شاعروں نے بنا لیا تھا الفیل مل فیل وما ادراک ما الفیل خرطومہ طویل. اس آیت کے وزن پر انہوں نے بھی سوچا ہم بھی بنا لیں گے, لیکن وہ خود ہی ہنس پڑے بنا کر, ان کو خود ہی لگا کیا بھدا ہم نے بنایا ہے. القارعتم القارعة, اس کا معنی ہی کچھ اور ہے. دل دہلا دینے والی, وہ قیامت کے متعلق ہے. کیا دل دہلانے والی, تم کیا جانو کہ کیا ہوتی ہے دل دہلانے والی؟ وہ قیامت کے منظر کو اللہ بیان فرما رہا ہے سورہ قارعہ میں. اور اس کے بدلے میں کچھ عرب کے جاہل شعرا بہت پیسے لے کر بنا کر لائے تھے کہ ہم بھی اسی ٹائپ کا کچھ بناتے ہیں. وہ بنایا کیا؟ الفیل ملفیل وما ادراک ملفیل, ہاتھی تم کیا جانو ہاتھی, خرتومہ طویل, اس کی سونڈ لمبی ہوتی ہے اور اس کی پونچھ چھوٹی ہوتی ہے. اور اس کے بعد پھر ہنسنے لگے, یہ کون سی سورہ, یہ کون سی سورہ بنی. وہ خود اپنی بنائی ہوئی چیز پر ہنس پڑے اور پھر پھاڑ کے پھینک دیا. میرے عزیزو, عرب والے جو عربی کے بڑے بڑے بلیغ اور فصیح تھے, ان کے درمیان میرے آقا صلی اللہ علیہ وسلم نے صرف 3 آیتیں لکھ کر کے چیلنج کیا تھا. خانہ کعبہ پر پہلے شاعروں کے شعر لٹکائے جاتے تھے, کیونکہ عرب میں اس وقت لٹریچر کا دورہ تھا. جو سب سے اچھا شعر لکھتا وہ خانہ کعبہ کے دروازے پر لٹکایا جاتا, اور جب کوئی دوسرا اس کا جواب لکھتا تو یہ پہلا والا نکال دیا جاتا, پھر نیا والا لگایا جاتا تھا, مقابلہ ہوتا تھا. یہ مقابلہ کئی سال تک چلا, کئی دنوں تک چلا. جب قرآن پاک کی 3 آیتیں میرے آقا صلی اللہ علیہ وسلم نے لے جا کر کے لگایا, انا اعطینا کالکوثر فصلی لربک وانحر ان شانئک ہو الابتر, 3 ہی چھوٹی آیتیں ہیں, چھوٹی آیتیں, اور قرآن پاک کی سب سے چھوٹی سورے بھی ہے. اتنا ہی لے جا کر کے میرے آقا صلی اللہ علیہ وسلم نے خانہ کعبہ کے پاس لٹکا دیا. اب عربوں کو تکلیف ہوئی کہ اس کا جواب تو ہونا چاہیے, شاعروں کو بلاؤ, پیسے دے کر کے بلایا گیا, آؤ اس کا جواب دو. بہت سارے آئے دیکھے, کیونکہ اس کا جواب لکھنا معمولی نہیں تھا. یہ ہے تو چھوٹی سورہ لیکن معنی کے اعتبار سے ہر آیت میں ایک ایک سمندر موجود ہے. اس کے مفاہیم اس کے ترجمے کرنے بیٹھ جائیں, ہر لفظ کا ایک بہت ہی بلیغ معنی ہے, فصیح معنی ہے. تو ایک بہت بڑا شاعر آیا, اس نے کہا میں جواب لکھ دیتا ہوں. اس نے اس کے نیچے اپنی جانب سے لکھ دیا, ما ھذا کلام البشر, اسی کے وزن پر لکھا اس نے, انا اعطیناک الکوثر فصلی لربک وانحر ان شانئک ھو الابتر. اتنا لکھا تھا, نیچے اس نے جا کر کے لگا دیا, ما ھذا کلام البشر. وہ کہتا ہے میں اس کا جواب یہ لکھتا ہوں, یہ بشر کا کلام ہو ہی نہیں سکتا, یہ کسی انسان کا کلام ہو ہی نہیں سکتا. اس کے بعد پھر یہ خانہ کعبہ پر یہ لٹکانے کا سلسلہ بھی بند ہو گیا. آخری مرتبہ قرآن کی وہی سورے لگائی گئی, اور آج تک پھر دوبارہ کوئی چیلنج کے لیے لا نہیں سکا. عزیزان گرامی, میں تم سے یہ کہنا چاہتا ہوں کہ تمہارے ہاتھوں میں جو قرآن مقدس ہے اس کو معمولی نہ سمجھو. یہ اللہ رب العزت کی سب سے اخیر میں آنے والی کتاب, سب سے عظیم اسباق لی ہوئی کتاب, جس کے اندر اللہ نے زمانے ماضی کے قصص بھی بیان کیے, احکام شرعیہ بھی بیان کیے, آنے والے حالات بھی بیان کیے, تمہاری زندگیوں کی کامیابیوں کے راز بھی بیان کیے, لوگوں کے تباہ ہونے کے اسباب بھی بیان کیے, لوگوں کے معاشی حالات کیسے صحیح ہوں اس کے طریقے بھی بیان کیے, تمہارے اخلاق کیسے درست ہوں یہ تمام نکات بھی بیان کیے. یہ قرآن پاک ذخیرہ ہے علوم کا. میں نے اس سے قبل شاید 1 سال پہلے قرآن مقدس کے متعلق تقریباً بہت ساری چیزیں گھیر کر کئی علوم کو بیان کیا تھا کہ سائنس کی کتنی فیکلٹیز اس کے اندر سے نکلتی ہیں. ایمبریالوجی کو قرآن پاک سے بتایا گیا ہے, بچہ پیدا ہونے کے جو یعنی مراحل ہوتے ہیں 9 مہینے, آج جا کر ڈاکٹروں نے جو بتایا ہے, پہلے نطفہ ہوتا ہے, پھر علقہ ہوتا ہے, پھر مدغہ ہوتا ہے, یہ کس طرح سے بنتا ہے, پروسیس کیا ہے, قرآن پاک نے ایمبریالوجی کا پورا پورے تھیسس اس میں بیان کر دیے تفصیل کے ساتھ. علم نباتات, علم جمادات, علم فلکیات, علم ارضیات, علم نجوم, تمام چیزوں کو قرآن نے گھیرا ہے. ہر علم کا کوئی نہ کوئی حصہ اس میں تمہیں ملے گا. اور رہی بات میتھمیٹکس کی, اللہ اکبر, پورے قرآن کی آیتیں میتھ سے ایسی جوڑی گئی ہیں الگ الگ انداز سے. جس نے قرآن کو دیکھا ہے اس نے ویسی تشریح بھی کی ہے. جانتے ہیں آپ, یہ 1400 سالوں سے قرآن دنیا کی سب سے زیادہ پڑھی جانے والی کتاب ہے. یا میرا تجزیہ نہیں ہے, मेरा तजिया नहीं है, इंटरनेट पर मौजूद बड़े बड़े माहिरीन जो दुनिया का सर्वे करते हैं उन्होंने ही निकाल करके बयान किया है कि सबसे ज्यादा आज दुनिया में जो किताब पढ़ी जाती है वो सिर्फ कुरान पाक है। और कुरान का लफ्जी माना भी यही होता है जिसको कसरत से पढ़ा जाता हो, कसरत से पढ़ा जाता हो। यहां आप मुझे बताओ जितने भी मुसलमान हैं, हो सकता है इनमें से किसी ने कुरान खत्म ना किया हो, हालात ऐसे आ गए हो, लेकिन कुछ भी हो बगैर कुरान के मैं समझता हूं कोई मुसलमान ही नहीं रहता। कुरान पाक में कलमा तैयबा भी है, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, अगर वो इतना भी पढ़ता है तो गोया कि कुरान की दो आयतें उसे मालूम है। अगर वो नमाज पढ़ता है सूरह फातिहा आती है, इसका मतलब है वो कुरान पढ़ता है। कुल हुवा अल्लाहु अहद उसको आती है, इसका मतलब है वो कुरान पढ़ता है। इन्ना आतैनाकल कौसर उसे आती है, इसका मतलब है वो कुरान पढ़ता है। इतना इतना कुरान पढ़ने वाले तुम करोड़ों मुसलमानों को देखोगे, करोड़ों मुसलमान हैं। उनके अलावा कुछ वो मुसलमान हैं अल्हम्दुलिल्लाह जिनको अल्लाह ताला ने ये तौफीक बख्शी है, कोई तीन दिन में एक खत्म कुरान करता है, कोई हफ्ते में खत्म कुरान करता है, कोई महीने में खत्म कुरान करता है, कोई साल में खत्म कुरान करता है, कई तो ऐसे हैं जो दिन में खत्म कुरान करते हैं। और अल्लाह ताला ने ऐसे चंद अशखास को भी पैदा किया, सिर्फ इमाम आजम अबू हनीफा रजी अल्लाह ताला अन्हु रमजानुल मुबारक में 61 खत्म कुरान किया करते थे, दिन में एक, रात में एक, और पूरे रमजान की तरावी में एक। इस तरह से तकरीबन 61 कुरान आपके खत्म होते थे। यहां तक के रिवायात में बताया गया है जहां इमाम आजम अबू हनीफा आराम फरमा रहे हैं, जहां आपकी कब्र है आज बगदाद में, उस जगह पर आपने 4000 खत्म कुरान किए हैं। कुरान को सबसे ज्यादा पढ़ा जाता है दुनिया में, सबसे ज्यादा पढ़ा जाता है। मैं आपको अभी माजी करीब का एक वाकया बता दूं, कुरान पाक में मव होने वाले, मशगूल होने वाले ऐसे ऐसे बुजुर्ग हैं। बहरहाल मैं कट करता हूं इस वाकये को, फिर कभी मुझे कुछ ज्यादा तवील गुफ्तगू करनी है क्योंकि दलाइल की रोशनी में। मैं आज अर्ज ये करता हूं कि अल्लाह ताला ने इसको याद करने के लिए भी आसान बनाया, सिर्फ पढ़ने के लिए नहीं, याद करने के लिए भी आसान बनाया। हमने वो बच्चे भी देखे हैं जिनको दो और दो क्या होता है ये नहीं मालूम, लेकिन पूरा कुरान याद रहता है, हाफिज कुरान है। हाफिज कुरान होने के लिए किसी सैयद जादे का होना जरूरी नहीं, पठान के बेटे का होना जरूरी नहीं, शेख के बेटे का होना जरूरी नहीं, वो एक किसान का बेटा भी चाहे तो कुरान हिफ्ज कर सकता है, कुरान पाक का वो हाफिज होता है। और ये अल्लाह की आता है मेरे अजीजो, कुरान का ये मौजजा तो देखें, अपने तो अपने गैरों के सीने में भी उतरता है। कई पंडितों के बच्चे भी कुरान पढ़े हुए हैं, वो अगरचे दसीसाकारी के लिए, इख्तलाफात पैदा करने के लिए या ऐब ढूंढने के लिए, लेकिन याद कर ले जाते हैं कुरान को। अपनी किताब याद नहीं कर पाते लेकिन कुरान याद होता है, कुरान याद होता है। कहां से याद करेंगे, 10-10, 12-12 किताबें ऐसी हैं कि उनके सब नुस्खे अलग हैं, यहां के बाजार में अलग मिलती, वहां के बाजार में अलग मिलती है, कौन सी याद करेंगे, इधर की याद करें उधर की याद करें। लेकिन कुरान का एक मौजजा है, अमेरिका में भी उठाओ तो वही कुरान मिलेगा, हिंदुस्तान में उठाओ वही कुरान मिलेगा, सऊदी में उठाओ वही कुरान मिलेगा, पाकिस्तान में उठाओ वही कुरान मिलेगा जो अल्हम्दुलिल्लाह से शुरू होता है और वन्नास पे खत्म होता है। अल्हम्दुलिल्लाह ये कुरान पाक का मौजजा है, तरतीब के साथ आज तक महफूज है। मेरे अजीजों इसकी हिफाजत करने पर अल्लाह ताला ने जिन लोगों को मुकर्रर किया वो ऐसे ऐसे उलमा मुफस्सिरीन मुहद्दिसीन हैं। अल्लाह अल्लाह, कई मुफस्सिरीन ऐसे हैं जो इसकी तफसीर किए, कुछ तफसीरें ऐसी हैं जो सिर्फ और सिर्फ इसके नहवी माने को बयान किए, कुछ लोगों ने तफसीर लिखी जो इसके सरफी माने को बयान किए। गाढ़ा हो रहा होगा बस सुनते चलो, कुछ मुफस्सिरीन ऐसे हैं जो इसमें से वाकयात जितने उनकी तफसीर किया, कुछ मुफस्सिरीन ऐसे हैं जो इनमें आयात अहकाम के हैं, हलाल हराम क्या क्या जायज ना जायज, सिर्फ उन आयात की तफसीर किया। इस तरह से जानते हैं तकरीबन अभी दुनिया में 1000 से ज्यादा तफसीरें पाई जाती, 1000 से ज्यादा तफसीरें पाई जाती हैं, अलग अलग अंदाज की तफसीरें की गई हैं। हर एक ने जिस नजर से कुरान पाक को देखा उस नजर से वो तफसीर करते गए, और मुफस्सिरीन की तादाद भी बेशुमार। इतना ही नहीं मेरे अजीजो, मुफस्सिरीन, मुफस्सिर किसको कहते हैं जो कुरान की खिदमत पर लगा है, कुरान को खोल कर लोगों के दरमियान बयान करता है, उनमें मुफस्सिरीन वो भी हैं जिन्होंने आयतें भी गिनकर रखी हैं, आयतें ही नहीं बल्कि इसके अंदर मौजूद पूरे हुरूफ भी गिन करके रखे हैं। सिर्फ हुरूफ ही नहीं, बाज मुफस्सिरीन वो हैं जो इनमें मौजूद नुक्ते भी गिन करके रखे हैं। ये भी गिना है कि कितनी मर्तबा बा आया है, कितनी मर्तबा ता आया है, कितनी मर्तबा या आया है, कितनी मर्तबा सीन है, शीन है। कुरान के हर हर्फ को महफूज करके रखा है मुफस्सिरीन ने। यहां तक मैं आपको बताऊं, हकल हैरान होती, आज तक किसी किताब पर इतनी खिदमत नहीं हुई। इन मुफस्सिरीन की तुर्बतों पर लाखों सलाम। इन्होंने ये तक लिख दिए कि कुरान में कितने जबर हैं, कितने जेर हैं और कितने पेश हैं। ये तक भी लिख दिया, जबर की तादाद कितनी, जेर की तादाद कितनी, पेश की तादाद कितनी, सूरे कितने हैं, ये तो मोटी मोटी बात है, हर एक को मालूम है। 114 सूरे हैं, 540 रुकू हैं, 30 पारे हैं, मंजिलें 7 हैं, ये सब तो मोटी मोटी बातें तकरीबन मुसलमानों को मालूम है, लेकिन मुफस्सिरीन ने इसके नुक्ते, हरूफ, जबर, जेर सब जमा करके रख लिया। अब याद करने के लिए इतनी आसान अल्लाह ने बनाया, अल्लाहु अकबर। किसी को 3 साल में याद हो रहा है कुरान, किसी को 2 साल में याद हो रहा। आज भी कई ऐसे लोग हैं जो कभी 7 महीने में कुरान याद करते हैं। आपको पता है बरेली के ताजदार इमाम इश्को मोहब्बत आला हजरत फाजिले बरेली भी रदी अल्लाह तआला नु आलिम भी थे, कारी भी थे, मुहद्दिस भी हैं, मुफस्सिर भी हैं। लिखने वाले ने किसी ने खत लिखा, हजरत मौलाना हाजी हाफिज व कारी अहमद रजा खान साहब, हाफिज नहीं थे आप, हाफिज नहीं थे। खत आया, शाबान की 29वीं थी, आपने देखा कि मेरे नाम पर हाफिज भी इसने लिख दिया। लोग अगर मेरे बारे में गुमान करते हैं कि मैं हाफिज हूं तो क्यों ना हिफ्ज शुरू करूं। फरमाते हैं कि रोजाना फिर आपने कुरान उठाया और फज्र के बाद तिलावत शुरू करते, एक पारा तिलावत करते, बल्कि याद करके रात को तरावी में सुना देते। जब 30वीं तरावी आई तो आला हजरत हाफिज कुरान भी हो चुके थे। अल्लाह ताला ने उनके सीनों को खोल रखा था। कोई 1 महीने में हाफिज कुरान होता है। अच्छा, और ऊपर जाए, इमाम आजम अबू हनीफा रज़ियल्लाहु ताला अन्हु के एक शागिर्द हैं, इनके एक शागिर्द हैं, 2 शागिर्द मशहूर हैं, इमाम अबू यूसुफ और एक इमाम मोहम्मद, मोहम्मद बिन हसन शैबानी। ये छोटे थे जब इमाम आजम के पास पढ़ने के लिए आए थे, दाढ़ी मूंछ भी नहीं थी। इमाम आजम अबू हनीफा रज़ियल्लाहु ताला अन्हु छोटे लोगों को करीब रखने से थोड़ा सा बचते थे, कहते कि और पढ़ के आओ, जब थोड़ी जवानी आ जाए तब मत दरसगाह में बैठना। इमाम मोहम्मद बहुत बचपन में ही इल्म के तलबगार थे, शौक ज्यादा था, आए और कहा कि हुजूर आपकी दरसगाह में बैठना चाहता हूं। इमाम आजम ने देखा कि यह हटता नहीं जाता नहीं, तो एक शर्त लगा दिया, कहा बेटा मैं उसी को पढ़ा आता हूं जो हाफिज कुरान होता है, क्या तू हाफिज है? कहा नहीं, हाफिज तो नहीं। इमाम आजम ने कहा इसको छुट्टी करें, हिफ्ज करने में जो जमाना गुजरेगा उसके बाद आएगा। इमाम मोहम्मद बिन हसन शैबानी चले गए, यानी दिल में बात तो रही कि दरसगाह में बिठाया नहीं, चलो ठीक है, जा करके फिर 8 दिन के बाद वापस दोबारा आए। इमाम आजम अबू हनीफा ने कहा फिर आ गए तुम, मैंने तुम्हें भेजा था। इमाम मोहम्मद बिन हसन कहते हैं हुजूर पूरा कुरान हिफ्ज करके आया हूं, आपने 8 दिन कबल कहा था, उस 1 हफ्ते में मैं हिफ्ज कुरान करके आया हूं। ये अल्लाह का कलाम है, वो जिसके सीने में चाहे उतार दे। और ये रब्बे जुल जलाल की आता है, ये तो मैं दिनों की तादाद बता रहा हूं, कोई महीने में, कोई 6 महीने में, कोई साल, 3 साल, 8 दिन। मौला अगर चाहे तो मिनट में भी किसी के सीने में उतारे, यह उसका करम है। ज़ालिका फ़ज़लुल्लाहि युतीहि मन यशा, वो अल्लाह का फजल है, वो जिसे चाहे अता फरमाए। अज़ीज़ाने गिरामी वक़ार, कुरान के बारे में हम मुसलमानों का अकीदा वही है जो सहाबा इकराम का अकीदा रहा, जो ताबईन का अकीदा रहा। हम कुरान को हर किताब से फौकियत देते हैं, हर किताब से देते क्या है, हकीकत में उसकी हकीकत ही यह है कि कुरान अल्लाह की किताब है और इससे बढ़कर रूए जमीन पर कोई किताब नहीं, कोई किताब नहीं। आज तक महफूज किताब पूरी दुनिया में सिर्फ कुरान पाक है। ये मेरा चैलेंज है, अगर कोई इसे तोड़ सकता है तो तोड़ करके दिखाए। मैं कुरान पाक की हर हर्फ और हर आयत, हर सूरे को साबित करके दिखाऊंगा कि 1400 साल से कुरान कैसे महफूज है। और बाकी दूसरी किताबों में क्या क्या खुरद बुरद हुआ है वो भी हमें पता है, किसके कितने नुस्खे मिलते हैं, कितने अलग अलग किताबें कहां कहां से शाया होती है। मुकद्दस किताबों की बात कर रहा हूं, सब खुरद बुरद हो गए हैं, कभी पंडितों ने बदल दिया, कभी पादरियों ने बदल दिया, कभी यहूदियों के हकीमों ने बदल दिया, جیسے جیسے موقع آتا رہا وہ اپنی مقدس کتابوں کو بدلتے رہے. قرآن ایک ایسی کتاب ہے جس کو اللہ تعالیٰ نے ہر ایک کے ہاتھ سے محفوظ رکھا ہے, کوئی اس کو بدل نہیں سکا. اب آؤ اصل موضوع پر میں آ جاتا ہوں, اس لیے کہ شاید یہ وقت بھی ناکافی ہو جائے گا. آج اس بات کو نوٹ کر کے چلے, میں جواب دے رہا ہوں جن لوگوں کو قرآن کی 26 آیتوں سے تکلیف ہے. میں وہی 26 آیتیں پھر سے تلاوت کرتا ہوں تاکہ تمہاری تکلیف اور بڑھے اور بڑھے, اور مومنوں کے دل میں نور اور زیادہ ہو. کیونکہ قرآن کی آیت ہے, ہم سنیں گے ایمان بڑھتا. میرے آقا نے فرمایا ایک حرف پڑھو گے تو 10 نیکیاں. کتنے؟ ایک حرف پڑھو تو 10 نیکیاں. اب یہ 26 آیتوں میں میں نے کاؤنٹ نہیں کیا کتنے حرف ہیں, اب کاؤنٹ کریں گے تو ہزاروں نیکیاں ہیں, اور مومنین کے لیے یہ ثواب ہی ہے. اور ان لوگوں کے لیے اگر تکلیف ہے تو اعلی حضرت کا وہ شعر میں عرض کر کے آگے بڑھتا ہوں. فاضل بریلوی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, دل آدھا کو رضا تیز نمک کی دھن ہے. میں سمجھاتا ہوں, اعلی حضرت کے اشعار بھی اچھے اچھوں کو نہیں آ پاتے, پلے نہیں پڑھ پاتے, لیکن میں بھی کوئی بہت بڑا عالم نہیں ہوں. بزرگوں سے اساتذہ سے جو سنا اشعار یا تشریح وہ آپ کے سامنے منتقل کرتا ہوں. اعلی حضرت فرماتے ہیں, دل آدا کو رضا تیز نمک کی دھن ہے, کچھ اور ذرا چھڑکتا رہے خامہ تیرا. مطلب یہ ہے دل آدا دشمنوں کے دل کو تیز نمک کی دھن ہے. تیز نمک پایا جاتا ہے, ایک تیز نمک کیا ہوتا ہے, یہ نمک زبان پر رکھو گے تو 2 گھنٹے جلتی رہے گی زبان. ایک تیز نمک ہوتا ہے, وہ تیز نمک جلدی کوئی چکھتا نہیں. لیکن اعلی حضرت فرماتے ہیں کچھ دشمن ایسے ہیں ہمارے, ان کو تیز نمک کھانے کی عادت ہے, ان کو تیکھا تیکھا کھانے کی عادت ہے, تو پھر تم انہیں میٹھا میٹھا کیوں کھلاؤ گے؟ کچھ اور ذرا چھڑکتا رہے خامہ تیرا. اعلی حضرت اپنے بارے میں فرمائے, خامہ کہتے ہیں قلم کو, احمد رضا تمہارا قلم اور تھوڑا سا نمک چھڑکتا رہے تاکہ ان کو تیز کھانے کی جو عادت ہے وہ ملتی رہے. آج اگر 26 آیتیں کسی کو کچو کے لگاتی ہیں, پیٹ میں مروڑ پیدا کرتی ہیں, تکلیف دیتی ہیں, تو ہم اعلی حضرت کے اسی شعر کی برکت سے اور تلاوت کریں گے اور تلاوت کریں گے. میں اپنی تقریر کے اخیر میں یہ عرض ضرور کہوں گا کہ یہ 26 آیتیں میں نے اس کو پورا ایک بینڈ بنایا ہے, ایک کتاب انشاءاللہ العزیز شائع بھی ہوگی اور ہر گھر میں تقسیم بھی ہوگی. تم بھی پڑھو, ان تک بھی پہنچاؤ, تاکہ یہ آیتیں بار بار دیکھیں اور پھر وہ محسوس کریں جنہیں ہم حذف کرنے کی کوشش کر رہے تھے, وہ آج ان چھوٹے مسلمانوں نے گھر گھر تک پہنچا دیا ہے. آیتیں پڑھتا ہوں, شروع میں تھوڑی سی آپ کو لگے گا کہ ترجمہ سننے کے بعد کہ کیا واقعی ایسی آیتیں ہیں جس کو کہتے ہیں آتنکواد کو بڑھاوا دیتی ہیں, دہشت گردی کو بڑھاتی ہیں یہ آیتیں, ٹیررزم کو بڑھاتی ہیں یہ آیتیں. ان کو یہ لگتا ہے کہ قرآن کی یہ آیتیں ٹیررزم کو بڑھاتی ہیں. اللہ اکبر, یہ ایک بکواس ہے, ایک پروپیگنڈا ہے, یہ سب کو معلوم ہے, لیکن انہیں سیاست جو کرنی ہے اس لیے ہمیں جواب بھی دینا پڑ رہا ہے. باقی قرآن کی اس دفاع کی ضرورت بھی نہیں ہے, قرآن اپنی حقانیت سے صبح قیامت تک باقی رہے گا, باقی رہنے والا ہے, کچھ بھی کر لیں گے. میں آپ کو یہ بتاؤں, ٹیررزم بڑھتا ہے, دہشت گردی بڑھتی ہے, آتنکواد بڑھتا ہے. اس کے لیے ایک واقعہ مجھے یاد آتا ہے, یہ عراق اور شام کی جنگوں کے بیچ میں ہمارے ایک ساتھی نے بتایا تھا کہ ایک عیسائی پادری تھا وہ اپنی 2 بیٹیوں کے ساتھ سفر پر جا رہا تھا, جن کو آتنکواد کہتے ہیں نا, آتنکوادی. وہ راستے میں گن وغیرہ لے کر کھڑے تھے, بظاہر شکل تو مسلمانوں کی تھی, مسلمان لگ رہے تھے, راستے میں روک لیا اور وہ غیر مسلم کو مار رہے تھے یا جو بھی کر رہے تھے. یہ ٹیررسٹ ہوتے کون ہیں, دہشت گرد ہوتے کون, آتنکواد ہوتے کون ہیں؟ توجہ چاہتا ہوں. اس عیسائی پادری کو انہوں نے روک لیا, چیکنگ شروع کی, چیک کیا اس کی گاڑی کو, اس کے بعد پوچھا بتاؤ تم مسلمان ہو یا مسیح ہو, کیا ہو؟ اس نے کہا میں مسلمان ہوں. اس عیسائی پادری نے کیا کہا؟ میں مسلمان ہوں. تو سامنے جو کھڑے تھے گن وغیرہ لے کر کے کہا کہ اچھا چلو ٹھیک ہے, اگر مسلمان ہو تو قرآن پڑھ کے بتاؤ. تو یہ پادری, اس کے پاس بائبل تھی, بائبل رکھی ہوئی تھی, وہ اٹھایا اور اس میں سے پڑھنے لگا. कुछ जगह से पढ़ा और सामने वालों ने कहा अच्छा ठीक है जाओ, तुम मुसलमान हो आगे जाओ, छोड़ दिया। उसकी बेटियां उससे पूछने लगी, बाबा ये क्या किया तुमने? उन लोगों के सामने कहा मैं मुसलमान हूं और बाइबल पढ़ के बताया कि कुरान पढ़ रहा हूं। उस ईसाई ने बहुत अच्छा जवाब दिया था, कहा कि बेटा मुझे मालूम है यकीन के साथ कि ये जो खड़े थे ये कुरान पढ़े हुए लोग नहीं थे, कुरान पढ़े हुए लोग नहीं थे। अगर कुरान पढ़े हुए होते तो रास्ता रोक कर किसी की गर्दन पर बंदूक नहीं तानते। मुझे यकीन था कि ये किसी और के पाले हुए टट्टू हैं, इनके पास कुछ भी पढ़ो तो ये समझेंगे कुरान है। हकीकत यही है मेरे अजीजों, टेररिज्म या आतंकवाद और दहशतगर्द जिसको कहा जा रहा है, मैं यकीन के साथ कहता हूं उन्हें लाओ और कुरान की आयतें पढ़वा करके दिखाओ, नहीं पढ़ पाएंगे। इनको तो खरीदा गया है या पाला गया है या जिस तरह से बनाया गया है, बल्कि आपको मैं ये कहूं आज भी वेबसाइट्स पर मौजूद है। अमेरिका की एक बहुत बड़ी लीडर है, लेडी है, उसने खुद लिखा है कि अलकायदा को हमने बनाया था, हमने तैयार किया था, वो अपने मकासिद के लिए उसने तैयार किया। ये बाज़ाब्ता मौजूद है, ये कोई लफाजी नहीं है, और दुनिया जानती है, पढ़े लिखे लोग भी जानते हैं कौन इनको तैयार कर रहा है, कौन बना रहा है, अफगानिस्तान के हालात किसने खराब किए थे, सब पता है, पूरी दुनिया की सियासत है। अब जिन लोगों को यहां हिंदुस्तान में अब तकलीफ शुरू हुई है कि ये 26 आयतें कुरान से हजफ कर दी जाए, मदरसों में ये पढ़ाते हैं जिसकी वजह से आतंकवाद बढ़ता है, दहशतगर्दी को फरोग मिलता है, मैं उनसे पहले ये आयतें पढ़ करके सुनाऊंगा, उसके बाद जवाब मैं क्या देने वाला हूं वो इंतजार करें। जवाब में हो सकता है आप ये समझेंगे कि आप डिफेंस करेंगे, नहीं इसका मतलब ऐसा नहीं वैसा नहीं, मैं ऐसा कुछ नहीं बताना चाहता, मैं कुछ नहीं कहूंगा, कुरान की आयत पढ़ता हूं, जवाब मैं जो बताता हूं वो तवज्जो से सुने। आयत नंबर 1 कुरान पाक की जिस पर इनको तकलीफ है, सनुल्की फी कुलूबिल लदीना कफरु रुअब बिमा अशरकू बिल्लाह मा लम युनज़िल बिही सुल्तानन वहुमुन नार वबिस मथ्वा ज़ालिमीन। अल्लाह फरमाता है, कंजुल ईमान का तर्जुमा मैं हर जगह करता रहूंगा, तवज्जो, कोई दम जाता है कि हम काफिरों के दिलों में रौब डालेंगे, काफिरों के दिलों में रौब डालेंगे कि उन्होंने अल्लाह का शरीक ठहराया जिस पर उसने कोई समझ ना उतारी, और उनका ठिकाना दोजख है, और क्या बुरा ठिकाना ना इंसाफों का। इस आयत में तकलीफ किस बात की है इनको, तकलीफ किस बात की है, इस बात की है कि ये अल्लाह तुम्हारा कह रहा है काफिरों के दिलों में मुसलमानों का रौब डालेगा, रौब डाल करके रखेगा, हम सबको डराएगा तुम्हारा अल्लाह। ये आयत नंबर 1। दूसरी आयत जिससे इनको तकलीफ है, जो कुरान से निकालने की बात करते हैं, सुप्रीम कोर्ट तक भी गए ना ये, हाँ सुप्रीम से भी ऊपर अगर कहीं और भी है तो वहां तक भी जाएं। वद्दू लौ तकफुरून कमा कफरू फतकूनून सवाअन फला तत्तखिदू मिनहुम औलिया हत्ता युहाजिरू फी सबीलिल्लाह फइन तवल्लौ फखुदूहुम वक्तुलूहुम हैथु थकिफ्तुमुहुम हैथु वजदतुमुहुम वला तत्तखिदू मिनहुम वलियन वला नसीरा। वो तो ये चाहते हैं कि कहीं तुम भी काफिर हो जाओ जैसे वो काफिर हुए, तो तुम सब एक से हो जाओ, तो उनमें किसी को अपना दोस्त न बनाओ जब तक अल्लाह की राह में घर बार ना छोड़ें, फिर अगर वो मुंह फेरें तो उन्हें पकड़ो और जहां पाओ कत्ल करो, और उन्हें किसी को न दोस्त ठहराओ न मददगार। कहते हैं देखो कुरान क्या सिखा रहा है, कुरान कह रहा है कि काफिरों को जहां पकड़ो मारो कत्ल करो और उनको दोस्त न बनाओ, ये तकलीफ उनको देती आयत। इसका पस मंजर क्या है, बैकग्राउंड क्या है, इससे उन्हें कुछ लेना देना नहीं है। कुरान की आयत आई है, ये आयतें भी आपको मैं इंशाल्लाह अजीज पहुंचवा दूंगा, ये सूरह निसा की आयत नंबर 89 है, तर्जुमा भी बताया। इनका जवाब मैं अभी अर्ज करता हूं, आयत सुने, इन्नल्लज़ीना कफरू बिआयातिना सौफ नुस्लीहिम नारा कुल्लमा नज़िजत जुलूदुहुम बदलनाहुम जुलूदन गैरहा लियज़ूकुल अज़ाब इन्नल्लाह काना अज़ीज़न हकीमा। बेशक जिन्होंने हमारी आयतों का इनकार किया अन करीब हम उनको आग में दाखिल करेंगे, अल्लाह फरमा रहा है जिन्होंने हमारी आयतों का इनकार किया उनको हम आग में दाखिल करेंगे, जब कभी उनकी खालें पक जाएंगी हम उनके सिवा और खालें उन्हें बदल देंगे कि अजाब का मजा लें, बेशक अल्लाह गालिब हिकमत वाला है। तकलीफ तो देगी, जिसमें अल्लाह ने फरमाया जिन्होंने हमारी आयतों का इनकार किया, अल्लाह फरमा रहा है हम उन्हें जहन्नम में दाखिल करेंगे और उनकी खालों को पकाएंगे, जब उनकी खालें पक जाएंगी तो हम दूसरी नई खालें डालेंगे ताकि वो अजाब चखें। आप सबको ऐसा लगेगा, और नए मजमे में अगर हिंदुओं के दरमियान भी बयान करें तो वो भी बेचारे उतावले हो जाएंगे, बिखर जाए, ये क्या है हमारे बारे में आयते हैं। अब मैं सारी आयतें पढूं तो वक्त चला जाएगा, हर आयत के साथ में जवाब भी पेश कर देता हूं, हमारे टाइम पर जितनी भी हो जाएंगी यहां बयान करूंगा, बाकी किताब इंशाल्लाह अजीज जल्द ही सब तक पहुंचाई जाएगी। मैंने जो आयत पढ़ी पहले, अल्लाह ने जो फरमाया है कि हम तुम्हारा रौब काफिरों के दिलों में डालेंगे, यही आयत है ना, और इससे उनको एतराज है कि ये कैसी बात है कि कुरान कहता है तुम्हारा रौब हमारे दिलों में डालेंगे, अल्लाह फरमा रहा है ना, अल्लाह फरमा रहा है। चलो ठीक है, हम अल्लाह के बंदे हैं, अल्लाह अगर हमें ये बात फरमा रहा है तो हम तो नाज से झूमेंगे। अल्लाह जब ये फरमा रहा है कि हम तुम्हारी मदद कर रहे हैं और तुम्हारा रौब काफिरों के दिलों में डालेंगे, जरा आओ अब जवाब के तौर पर मैं इसका दिफा अपने अल्फाज में नहीं करना चाहता, हम भगवत गीता को ही उठा लेते हैं। श्रीमद भगवत गीता मेरे पास मौजूद है, पूरी किताब मेरे पास है, उसका उर्दू तर्जुमा जिसने किया है वो भी मेरे पास मौजूद है। परम पूज्य एसी भक्ति वेदांत स्वामी श्रेला प्रभुपाद जिन्होंने इसका तर्जुमा किया है वो किताब मेरे पास मौजूद है, और मैं पूरी तैयारी करके लेके आया हूं, यह आपके सामने आज बयान कर रहा हूं, मैं इसको पूरे तौर पर महफूज रखना चाहता हूं। इसके बाद कोई मुसलमान अपने आप को डिफेंस वाले लेवल में ना ले जाए कि वो हमला करते रहे और हम जवाब देते रहे, नहीं, हम बताते हैं कि इनकी किताबों में क्या क्या सख्त बातें लिखी गई हैं, मारो काटो पकड़ो तोड़ो सब है, और तुम कहते हो कि कुरान में है ये सब चीजें। अब पढ़ता हूं सुनो, ऋग्वेद भी है, इनके चार वेद मशहूर हैं, यजुर्वेद अथर्वेद सामवेद ऋग्वेद, ये ऋग्वेद जो इन चारों वेदों में से एक मशहूर वेद है, इसकी मैं पूरे रेफरेंस के साथ ले आया हूं, मंडल 1 सुक 66 वर्स नंबर 4, इनकी आयत नंबर जो 4 होती है, अग्नि के बारे में, आग के बारे में कह रहे हैं, जो आयत आपने पढ़ा ना, अल्लाह ने फरमाया कि हम तुम्हारा रौब काफिरों के दिलों में डालेंगे, सेम टू सेम टॉपिक इस ऋग्वेद में कहा जा रहा है कि आग जो अग्नि होती है वो कह रहा है, भगवान कहता है कि आग के बारे में कहा जा रहा है कि ये दहशत पैदा करने वाली आग दहशत के साथ हमला करेगी। दहशत का लफ्ज तो हमारे पूरे कुरान में कहीं नहीं है, टेररिस्ट का लफ्ज पूरे कुरान में कहीं नहीं है, लेकिन जिन्होंने ऋग्वेद का तर्जुमा किया है उन्होंने दहशत का लफ्ज इस्तेमाल किया है, दहशतगर्दी कुरान में नहीं आई। अब ये अगर बताएंगे तो कुछ लोगों को बुरा लगेगा, और बुरा लगे तुम चुप हो जाओ, हम भी चुप हो जाते हैं, जरूरत नहीं छेड़खानी करने की। कुरान पर तुमने उंगलियां उठाई तो हम बताते हैं दहशत का लफ्ज कहां कहां आया है। कुरान ने कहा हम तुम्हारा रौब उनके दिलों में डालेंगे, और तुम कह रहे हो तुम्हारी किताब में है दहशत वाली आग से हम सबको जलाएंगे। आयत नंबर 2, दूसरी आयत, अच्छा, जिसमें अल्लाह ताला ने यह फरमाया है वक्तुलुहुम हैसु सकिफ्तुमुहुम, बल्कि ये आयत सुने, या अय्युहल्लज़ीन आमनू इन्नमल मुशरिकून नजसुन, अल्लाह ने फरमाया ऐ ईमान वालो बेशक मुशरिकीन नजस हैं, क्या है, नापाक हैं, नजस हैं। तो ये कहते हैं देखो हम सबको तो नापाक कह दिया है, नजस कह दिया है, कुरान कहता है कि नजस है। ये बातें मैं उन सबसे कहूंगा जो अपनी अपनी कुंडलियां लेकर के लोगों को गुमराह करते हैं, वीडियो बनाते हैं फेसबुक पे डालते हैं, और बेचारे भोले भाले हिंदुओं को मूर्ख बनाते हैं, बेवकूफ बनाते हैं, उसमें बड़े पैमाने पर वो क्या नाम है कुलश्रेष्ठ, और दूसरा ये जो पाखंडी था जो गुफे में बैठ के भोगता है, ये कुरान के मुतालिक जो बातें करते हैं, सुने, वो अपने लोगों से कहते हैं कुरान कह रहा है बेशक ये मुशरिकीन, मुशरिकीन का मतलब आइडल वर्शिपर्स जो खुदा के अलावा दूसरे को पूजा करें, ये नजिस है, कुरान ऐसा कैसे कह रहा है। सुनो भगवत गीता चैप्टर नंबर 3 वर्स नंबर 12 में क्या कहा गया है, उसमें कहा जा रहा है भगवत गीता में, श्रीमद भगवत गीता कहते हैं, ये भगवत गीता के अक्सर जो श्लोक हैं वो कृष्णा ने अर्जुन को जो बताए, ये हिंदू अगर सुनेंगे तो इसको समझेंगे, वो एक्सेप्ट करेंगे। बेगरज खिदमत करने से देवता तुमको तुम्हारे मांगे बगैर तुम्हारी पसंद के सामान देंगे, بغیر کسی غرض کے تم خدمت کرو گے تو تمہارے دیوتا بغیر مانگے تمہیں بہت سارے انعامات دیں گے. اور اگر کوئی دیوتاؤں کی دی ہوئی نعمتوں کو دیوتاؤں کو نہیں دے گا, یعنی چڑھائے گا نہیں, چڑھاوے گا نہیں, اور خود مزہ لے گا, تو بھگوت گیتا میں کیا کہہ رہا ہے, وہ دنیا کے بڑے چور ہیں, وہ یقیناً چور ہوں گے. ارے ہم مشرکین کو نجس قرآن نے کہا اور تم چور کہہ رہے ہو پورے لوگوں کو. پوری دنیا کے لوگ سب چور ہیں, آپ چڑھاتے ہیں, سب چور ہیں. جو نہیں چڑھاتا, عیسائی نہیں چڑھاتے بھگوانوں کو, چور ہو گئے. یہودی نہیں چڑھاتے, وہ چور ہیں. بہت سارے لوگ چور ہیں اس شلوک کے, اس ورس کے اعتبار سے. یہ کوٹ کر کے بتاتے ہیں کہ قرآن خالی مشرکین کو نجس کہہ رہا ہے, نجس کہہ رہا ہے, اور تم جو پوری دنیا کو چور کہہ رہے ہو یہ کون بتائے گا. قرآن پاک جس کانٹیسٹ میں کہہ رہا ہے, جو وہاں کے حالات تھے کس اعتبار سے, وہ کسی اور وقت میں کہوں گا. دیکھیں حقیقت یہ ہے کہ قرآن کی یہ آیتیں جو سورہ توبہ کی اکثر آیتیں ہیں جس پر ان کو اعتراض ہے, سورہ توبہ مدینے میں نازل ہوئی, مدنی سورہ ہے, اور اس میں جہاد کا حکم آیا اور مارنے کا جو حکم آیا وہ کن کے لیے تھا؟ ارے تمہارے لیے تھوڑی نہ تھا, وہ ان لوگوں کے لیے تھا جو صحابہ کا جینا تنگ کر کے رکھے ہوئے تھے. تم نے یہ کبھی نہیں بیان کیا 13 سال میرے آقا نے مکہ میں کتنی تکلیفیں اٹھائی, بلال حبشی کو, خبیب ابن عدی کو, خباب بن العرد کو, یاسر کو, جو قتل مار دھار کیا ہے ان لوگوں نے مکہ کے مشرکین نے, وہ کبھی نہیں بتایا. وہ حقیقت میں آتنکواد تھے. یہاں تک کہ رسول پاک صلی اللہ علیہ وسلم کا 3 سال تک سوشل بائیکاٹ کیا, کھانا پانی بند کیا مکہ میں. اتنا ہی نہیں بلکہ وطن بھی چھوڑ دیا میرے آقا نے, اپنا پیدائشی وطن چھوڑ دیا اپنے ساتھیوں کو لے کر مدینے میں آباد ہوئے. اب مجھے بتاؤ, جو اپنا سب کچھ چھوڑ کر کے گیا ہو مدینے میں, جا کر کے وہ راحت کی سکون کی سانس لے رہا ہو, وہاں پر بھی یہ کیڑے اگر پہنچے تو کیا اللہ تعالی حکم نہیں فرمائے گا کیا بھی ان کو پکڑو؟ صاف سی بات ہے, سمجھنے والی بات ہے. 13 سال تک کبھی بھی مارنے کا اور جہاد کا حکم نہیں آیا مکہ میں. جب میرے آقا مدینے پہنچے, وہاں پر بھی یہ مشرکین مکہ پہنچ کر کے وہاں کھجوروں کے درخت جلا رہے ہیں, کبھی صحابہ کو پکڑ کے مار رہے ہیں. جنگ بدر کہاں ہوئی؟ مدینے کے قریب ہوئی. احد کہاں ہوئی؟ مدینے کے قریب ہوئی. خندق کہاں ہوئی؟ مدینے کے قریب ہوئی. پتا یہ چلا کہ یہ سب لڑنے کے لیے وہاں جاتے تھے, حضور کبھی آئے نہیں تھے. بات سمجھ میں آ رہی ہے؟ سب وہاں جا. اب بیلگام اور ہبلی میں اگر مقابلہ ہوا, ہبلی سے 5 کلومیٹر دور اگر کوئی جنگ ہوئی تو کیا کہیں گے, بیلگام والے آئے تھے کہ ہبلی والے گئے تھے؟ بیلگام والے یہاں تک آئے تھے بھائی, 100 کلومیٹر کا فاصلہ ہے. اسی طرح مکہ کے آس پاس جنگیں ہونا یہ اس بات کی علامت ہے کہ دوسرے آتنکواد دہشت گرد جتنے تھے وہ مدینے پہ حملہ کرنے کی کوشش کرتے تو میرے آقا صلی اللہ علیہ وسلم پر حکم ہوا کہ اب ان کو چھوڑا نہ جائے, پکڑا جائے. اب آیتیں سنیں. یہ تو میں نے بتا دیا کہ وجہ کیا تھی یہ آیتوں کی, آیتیں کیوں آئی اور کن کو پکڑنے کے لیے آئی تھی, کن مشرکین کو مارنے کے لیے آئی تھی. لیکن انہوں نے اپنے اوپر فٹ کر لیا کہ دیکھو مسلمانوں کے قرآن میں ہے کہ ارے مشرکین کو جہاں پاؤ پکڑو, مارو, قتل کرو, کاٹو. ارے یہی کر رہے ہوتے تو 700 سال میں یہاں صاف ہو چکے ہوتے. نہیں کیا نا, 700 سال تک تھے. یہ آیت کیونکہ ہر حاکم کو بھی معلوم ہے اور ہر عالم کو بھی معلوم ہے کہ یہ آیت مشرکین مکہ کے بارے میں نازل ہوئی تھی, مشرکین مکہ کے بارے میں جنہوں نے بہت ستایا, پریشان کیا, گھر بار لوٹا ہے. ارے یہاں آیتیں دوسری بھی ہیں قرآن میں. اللہ نے یہ فرمایا, جو تمہیں گھروں سے نہیں نکالے, جو تمہارے ساتھ دشمنی نہیں کیے, ان کے ساتھ تم اگر دوست بن کر رہتے ہو تو کوئی حرج نہیں ہے, کوئی حرج نہیں ہے. آج ہم یہاں اسی طرح رہ بھی رہے ہیں لیکن کچھ لوگ زبردستی زہر ڈال رہے ہیں یہ بتانے کے لیے کہ دیکھو اب ان کی کتاب میں ہے, ان کے مدرسوں میں یہی پڑھایا جاتا ہے کہ یہ جہاں پاؤ پکڑو, مارو, قتل کرو. اگر مدرسوں میں پڑھنے والے 1 لاکھ سے زیادہ عالم ہیں یہاں ہندوستان میں, کیا یہ ہر جگہ پکڑ کے مار رہے ہیں, قتل کر رہے ہیں لوگوں کو؟ نہیں. الحمدللہ دہشت گرد اور آتنکواد سے ہمیں نفرت ہے. ہم جو لڑیں گے تو وہ سینہ بہ سینہ مقابلہ کریں گے انشاءاللہ. لذی وقت آئے گا آمنے سامنے مقابلہ کیا جائے گا. آیت سنو, آیت کے بعد پھر ان کے کتاب میں بھی جو موجود ہے. اللہ تعالیٰ نے فرمایا, یا ایھا الذین آمنوا قاتلوا الذین یلونکم من الکفار ولیجدوا فیکم غلظہ. اس آیت کو لے کر کے جو تکلیف ہے, اور جب تم زمین میں, نہیں آیت کا ترجمہ میں بتاؤں گا تو آپ کو سمجھ میں آ جائے گا. وقتلوہم حیث ثقفتموہم واخرجوہم من حیث اخرجوکم والفتنۃ اشد من القتل. یا آگے تک آیت ہے, ترجمہ سنو. اور کافروں کو جہاں پاؤ مارو اور انہیں نکال دو جہاں سے انہوں نے تمہیں نکالا تھا, اور ان کا فساد تو قتل سے بھی سخت ہے, اور مسجد حرام کے پاس ان سے نہ لڑو جب تک وہ تم سے وہاں نہ لڑیں, اور اگر تم سے لڑیں تو انہیں قتل کرو, کافروں کی یہی سزا ہے. یہ آیت درد دیتی ہے, تکلیف دیتی ہے. دیکھو جہاں پاؤ مارو قتل کرو, قرآن یہی کہہ رہا ہے, قرآن یہی کہہ رہا ہے. تو اب ہم بتاتے ہیں, قرآن یہ کہہ رہا ہے تو پھر گیتا کیا کہہ رہی ہے؟ شریمد بھگوت گیتا چیپٹر 4 ورس نمبر 78, اس میں یہ کہا جا رہا ہے سادھوں کرشنا جو ہے وہ کہتے ہیں کہ میں کب کب آتا ہوں, کب کب آتا ہوں سنو. کہتے ہیں سادھوں کی حفاظت کرنے کے لیے, اور گنہگاروں کو نیز تو نابود کرنے کے لیے, اور دھرم کو قائم رکھنے کے لیے میں الگ الگ انداز میں اوتار لیتا ہوں. کون کہہ رہا ہے؟ کرشنا کہہ رہے ہیں میں نیز تو نابود کرنے کے لیے آتا ہوں. کس کو؟ جو گنہگار ہیں ان کو نیز تو نابود کریں گے کرشنا جی, اور سادھوؤں کی حفاظت کریں گے, اور جو دھرم کو نہیں مانتا اس کو ختم کرنے کے لیے الگ الگ اوتار میں آئیں گے. یہاں نہیں مل رہا ہے تم کو کہ بھائی وہ سیدھے کرشنا جی اتر کے ختم کرنے آ رہے ہیں. تم کیا جواب دو گے؟ وہی انشاءاللہ ہم بھی بعد میں جواب دیں گے. قرآن کہتا ہے, قرآن کی جو آیت ہے جس میں ان کو یہ تکلیف ہے, ہاں یا ایھا الذین آمنوا, بڑے مزے کی بات, یا ایھا الذین آمنوا لا تتخذوا الیہود والنصارا اولیاء. اللہ فرماتا ہے اے ایمان والو یہودیوں کو عیسائیوں کو دوست نہ بناؤ. یہ دوست کا ترجمہ کرتے ہیں اولیاء کا مطلب, حقیقت میں دیکھا جائے تو صرف دوستی مراد نہیں بلکہ ان کو سارے اختیارات مت دو, یہ اصل مسئلہ ہے. کیونکہ مدینے میں جب صحابہ گئے تھے تو وہاں یہودی بھی تھے عیسائی بھی تھے, وہ چھپے ہوئے دشمن تھے, اور جا کر کے مشرکین اور دشمنوں کی مدد کرتے تھے. تو قرآن میں اللہ نے فرمایا ایمان والو تم بچے رہو ان کے ساتھ, کہ تم جا کر کے ان کو رازیں بتاؤ گے, اپنے سارے مال اسباب کی سب راز بتاؤ گے تو یہ جا کے دشمنوں کو بتائیں گے. اس لیے اللہ نے کیا فرمایا, ان سے دوستی مت رکھو, ان کو پورا اختیار مت دو. لیکن یہ 1400 سال کے بعد آج واویلا مچھا رہے ہیں, دیکھو قرآن تو کہہ رہا ہے دوستی مت کرو. ارے یہودیوں سے دوستی نہیں کرنا, عیسائیوں سے دوستی نہیں کرنا ہے, اور کافروں سے دوستی نہیں کرنا ہے. قرآن تو صرف دشمنی سکھا رہا ہے, دوستی نہیں سکھا رہا ہے. اچھا قرآن دوستی نہیں سکھا رہا ہے, دشمنی سکھا رہا ہے, تو ہم دیکھتے ہیں پھر یا جو وید ہیں اور دوسری کتابیں, وشنو پران, ان کی پران بھی ہیں بہت ساری, اور ایک کتاب ہے اپستھما دھرما شاستر, جس میں 2128 میں ایک ان کا ورس ہے, ایک آیت ہے. کیا کہہ رہے ہیں سنیے. کتابیں بھی مل جائیں گی, انٹرنیٹ پر بھی مل جائیں گی, میرا کہا ہوا سب ریکارڈ بھی موجود ہوگا. کہا جا رہا ہے ایک چنڈال یعنی دلت کو, چنڈال کہتے ہیں دلت, شدر کو ہاتھ لگانا بھی گناہ ہے. ارے ہم دوستی کرنے کو منع کر رہے ہیں, یعنی قرآن کے بارے میں کیا کہہ رہے ہیں, یہودیوں سے اور عیسائیوں سے دوستی نہ کرو. اتنی بات پر تم واویلا مچا رہے ہو, اور یہاں تو قرآن میں کہا جا رہا ہے کہ دلت اور شدر کو ہاتھ لگانا بھی گناہ ہے. ہاتھ بھی مت لگاؤ, کیوں؟ انسان نہیں ہے وہ؟ دلتوں کو سناؤ, اور اس کو بات کرنا اسے دیکھنا بھی گناہ ہے. اپستھما کتاب کا نام دھرما شاستر 2128 اس میں موجود ہے. ہاتھ لگانا بھی گناہ ہے, اسے دیکھنا بھی گناہ ہے. اور ایک ورس ہے ان کے اندر اسانا سمہیتا, اس میں چاپٹر نمبر 2 ورس نمبر 46, ایک ملچ اور چنڈال سے بات کرنے کے بعد, اب سنو ملچ کس کو کہتے ہیں؟ ملچ یہ دوسرا باہر سے آئے ہوئے آدمی کو ملچ کہتے ہیں, یعنی ہم مسلمان بھی ملچ ہو گئے ان کے نزدیک. یہ کہتے ہیں باہر سے آئے ہوئے, تو ہمارے بارے میں بھی یہی بات آئے گی. اب پران میں اور بھگوت گیتا میں اور دوسری کتابوں میں کیا کیا سکھایا جا رہا ہے یہ کوئی نہیں بولتا. یہ بھی لے کر کے کبھی سپریم کورٹ جاؤ, یہ بھی لے کر کے جاؤ کہ بھائی یہاں پر بھی تو بہت زیادہ سختی کی بات آئی ہے, چنڈال کو شدر کو ہاتھ لگانا بھی منع کہا جا رہا ہے, یہ تو بھید بھاؤ ختم کیا جا رہا ہے. کوئی گیا نہیں سپریم کورٹ, अब सुनने के बाद हो सकता है कोई चला जाए। एक मलिच और चंडाल से बात करने के बाद, या किसी ऐसी औरत से बात करने के बाद जिसको उसके शोहर ने छोड़ दिया, क्या है धर्म में देखें क्या हुक्म है, चंडाल से बात करो, शूद्र से बात करो, या किसी औरत से हाथ मिला लिया जिसको उसके शोहर ने छोड़ दिया है, बात किया, या पेशाब पखाने को टच किया, तीनों बराबर है। पेशाब पखाने को टच किया तो कहा जा रहा है कि आदमी को अपना मुंह अच्छे से धो लेना चाहिए। शूद्र को पकड़ के आया, ऐसी औरत से बात करके आया जिसका शोहर ना हो, या पेशाब पखाने को टच किया, तो उसे चाहिए कि पूरा मुंह धो ले, खुली करे। हमने तो कभी ये नहीं कहा, यहां कुरान ने सिर्फ ये कहा था यहूदियों और ईसाइयों को अपना राजदार मत बनाओ, वावेला मचाया, और तुम तो टच करने को भी मना कर रहे हो, पेशाब पखाने के बराबर औरतों को भी बना दिया। इसके बारे में नहीं जाते कि ये सख्त आयत है, ये भी मुकद्दस किताबों से इसको भी निकालना चाहिए, पैदा करो किसी वसीम गुंडे को। विष्णु पुराण बुक नंबर 3 चैप्टर नंबर 18, ये विष्णु पुराण, इसमें एक वाक्या लिखा हुआ है, देखें वाक्या, भेदभाव कौन करता है, सुने। सताध्रु बादशाह का एक नाम है, सताध्रु, सताध्रु नाम का एक बादशाह था, उसने एक बड़ा गुनाह कर लिया था। ये किताब में विष्णु पुराण में ये मौजूद है। क्या गुनाह कर लिया था, तवज्जो, बादशाह ने गुनाह ये कर लिया था कि एक काफिर से बात किया था, काफिर से बात कर लिया। उनके नजदीक कौन काफिर है, जो उनके धर्म को नहीं मानता, जो धर्म को नहीं मानता वो काफिर है, इनकार करने वाले को काफिर कहा जाता है। हमारे यहां भी वही काफिर है जो अल्लाह को ना माने, उनके यहां भी काफिर, हम काफिर उनके नजदीक है। तो बहरहाल सताध्रु बादशाह ने एक काफिर से बात किया, इतना बड़ा गुनाह कर लिया उसने, क्या हुआ किताब में मौजूद है। हालांकि वो रोजे से था, वो उपवास से था, उस वक्त उसने बात कर लिया तो उसको सजा क्या मिली, बादशाह को मरा तो दूसरे जन्म में कुत्ता पैदा हुआ, दूसरे जन्म में वो कुत्ता बन करके पैदा हुआ। अरे काफिर से बात करने पर कुत्ता बन के पैदा हो जाते हैं, यहां तो कुरान ने सिर्फ दोस्ती करने की बात मना की है, दोस्ती करने से मना किया, सुप्रीम कोर्ट पहुंच गए, और कुत्ता पैदा होने की बात की तो सेशन कोर्ट में तो जाना चाहिए। अरे क्या क्या बात कर रहे हो, काफिर से बात करना मना है, हमने कभी कहा है, हमने कभी नहीं कहा। हमारी हिंदुओं से भी बात है, क्रिश्चियन से भी बात है, यहूदियों से भी बात है, लेकिन जिस मामले में, जिस मसले में बात करना है हम बात करते हैं, हमने ये नहीं रोका है। ये किताबों में वो समझते हैं कि सिर्फ कुरान पे हम हमले करते जाएं और हमको बोलने वाला कोई नहीं रहेगा। अरे मैं तो एक अदना खादिम हूं, अभी अल्लाह के शेर मौजूद हैं, एक ना एक उठेगा और फिर तुम्हें तुम्हारा आईना दिखाता रहेगा इंशाअल्लाह अजीज। अब आगे देखें, एक आयत ये भी है, قاتلوالذین لا یؤمنون باللہ ولا بالیوم الآخر, अल्लाह ताला फरमाता है قاتلوالذین لا یؤمنون باللہ ولا بالیوم الآخر, اے مسلمانوں उन लोगों से लड़ो जो अल्लाह पर ईमान नहीं लाते और आखिरत को नहीं मानते। तो ये कहते हैं हम अल्लाह को भी नहीं मानते और आखिरत को भी नहीं मानते, तो हमसे लड़ने की बात तो कुरान कह रहा है तुम्हारे दरमियान। ये भी सूरह तौबा की आयत है और वही मक्का के मुशरिकीन के मुतालिक आई है, लेकिन ये अभी तक अपने ऊपर फिट कर रहे हैं, अभी तक अपने ऊपर गढ़ रहे हैं। खैर अपने ऊपर फिट करते हो तो ठीक है, तुम्हारी मर्जी। लेकिन इस आयत के मुतालिक मैं फिर गीता को उठाता हूं, फिर श्रीमद भगवद गीता चैप्टर नंबर 2 वर्स नंबर 18 22 और 30, तीन उसमें वर्स है। ये हमने काफी तक और दो के बाद सब जमा कर लिया अल्हम्दुलिल्लाह। हमारे पास भी वो उलमा आज भी मौजूद हैं जो हर जगह के खजाने निकालते हैं, सब जगह नजर रहती है। मैं बहुत छोटा तालिबे इल्म हूं, हमारे साथ उलमा की एक बड़ी जमात है अल्हम्दुलिल्लाह। गीता में कृष्णा अर्जुन से कहता है, आयत जहन में है ना, अल्लाह ने फरमाया उन लोगों से लड़ो जो अल्लाह को नहीं मानते और आखिरत पर ईमान नहीं रखते, उनसे लड़ो, जंग करो। अब कृष्णा अर्जुन से क्या कह रहे हैं सुनो, कहता है सारे जिस्म खत्म होने वाले हैं मगर रूह बाकी रहने वाली है, इसलिए अर्जुन इस बात को समझकर जंग करो कि जिस तरह इंसान पुराने कपड़े उतार कर नए कपड़े पहन लेता है, वैसे ही रूह पुराने जिस्म को छोड़कर नए जिस्म में आ जाती है। तो तो ऐ भारत के बेटे अर्जुन, जिस्म में रहने वाली रूह को खत्म नहीं किया जा सकता, वो अगले जन्म में फिर पैदा हो जाएगी। यानी अगर तुम किसी जिस्म को मारते हो, काटते हो, तो खौफ करने की जरूरत नहीं। और एक दूसरी उसमें ये कहा गया है कि तुम इस बात का खौफ नहीं करना, इसलिए कि जिस जानदार को तुम मार रहे हो उसके बारे में तो लिखा गया है पहले से ही मरने वाला था, खाली तुम जिस्म को मार रहे हो, रूह तो रहती है। इनके यहां सात जन्म का जो मसला है, तो काटो जितनों को चाहे, मारते रहो। अरे यहां मारा, अभी ये दूसरी जगह आ जाएगी पूर्ण जन्म लेकर के, दूसरे में पैदा हो जाएगी। तो कृष्णा अर्जुन से कह रहे हैं मारो इनको, कोई मसला नहीं है। और कुरान के मुताबिक कह रहे हो कि अल्लाह ने फरमाया कि कत्ल करो उन लोगों को, गीता में भी वही चीज मिलेगी आपको। सेम कॉन्टेस्ट, सेम चीजें हम निकाल करके, ये अभी छोट कुछ ही चीजें हैं, तलाश करेंगे तो हो सकता है बहुत सारी चीजें मिलेंगी। अब देखें जो लोग, ये एक आयत ये भी है, इसको कहते हैं ऐ ईमान वालो, या अय्युल्लज़ीन आमनु ला तत्तखिज़ू आबाअकुम व इख्वानकुम औलिया इन इस्तहब्बुल कुफ्र अलल ईमान। ऐ ईमान वालो, अपने बाप अपने भाइयों को दोस्त न रखना, तुम्हारे लिए भी हुक्म है हमारे लिए भी, अपने बाप भाइयों को दोस्त नहीं रखना अगर वो ईमान छोड़कर काफिर हो जाएं। अल्हम्दुलिल्लाह हम आज भी यही करेंगे, यही करेंगे ना। हाँ, हमारा अकीदा यही है, नबी से हो जो बेगाना उसे दिल से जुदा कर दे, पिदर मादर बिरादर जानो माल उन पर फिदा कर दे। हमारा अकीदा ये है, नबी से जो हो बेगाना वो हमारा हो नहीं सकता। और कुरान कह रहा है तुम्हारे बाप भाई वगैरह अगर ईमान को छोड़कर कुफ्र को पसंद करते हैं तो दोस्त मत रखो उनको, उनके साथ दोस्ती मत रखो, वरना क्या होगा, तुम्हारे साथ भी छेड़छाड़ करेंगे और अलग मामलात होंगे। बहरहाल अब गीता में भी ऐसा ही कुछ मिलता है, चैप्टर नंबर एक वर्स नंबर 26, कृष्णा अर्जुन को जंग पे उभारने के लिए कह रहा है। कृष्णा भगवान है, अर्जुन जो वजीर है या जो भी है, जंग करने के लिए, और अर्जुन जंग नहीं करना चाह रहा है। तो कृष्णा जी क्या कह रहे हैं, अर्जुन क्यों जंग नहीं करना चाह रहा था, ये आप पढ़ेंगे भगवत गीता वगैरह की मुताले के बाद पता चलता है कि एक जंग हुई थी पांडवों और गौरवों के बीच में। तो फिर अर्जुन ने देखा दोनों टीम में कौन है, इसके दुश्मनों की टीम में कौन कौन है, इसके दोनों तरफ देख करके अर्जुन देखा, टीम बी हो या टीम ए हो, जो दुश्मनों की टीम थी उसमें अर्जुन का बाप भी है, दादा भी है, उस्ताद भी है, मामू भी है, भाई भी है, बेटे भी हैं, दोस्त भी हैं, ससुरा भी है, और अच्छा चाहने वाले भी हैं, ये सब दुश्मनों की टीम में खड़े हैं और अर्जुन इधर है। और फिर अब कृष्णा जी कहते हैं उठो जंग करो, उठो जंग करो, इसलिए कि इनकी मोहब्बत तुम्हारे ऊपर गालिब ना आए, जंग करो। अरे मियां, यहां तो कुरान ने सिर्फ बाप और भाई का जिक्र किया कि अगर वो ईमान छोड़कर कुफ्र को इख्तियार करें तो दोस्ती ना करो, और कृष्णा तो जंग करा रहे हैं बाप से भी, दादा से भी, ससुरे से भी, बेटे से भी, भाई से भी, उस्ताद से भी, सब है भगवत गीता में। ये आयत नहीं नजर आई जिसमें ये कहा गया है अर्जुन को कि तुम मुखालिफत में अगर तुम्हारा बाप भी आए, दादा भी आए, बेटा भी आए, भाई भी आए, उस्ताद भी आए, मामू भी आए, सब आए, जंग करो, लड़ो, उठो। ये चीज तो गीता में भी है, ये कोई क्यों नहीं कहता कि ये आयत पढ़ने के बाद कोई आतंकवादी बन सकता है, कोई अपने मामू के खिलाफ ही तलवार ले सकता है और ससुरे के खिलाफ पहले ले सकता है। हाँ, ये पढ़ने के बाद तो ऐसा लगेगा, अर्जुन को जब ससुर के खिलाफ खड़े होने के लिए कृष्णा जी ने कहा है तो फिर उस पर हम क्यों नहीं अमल करें, क्योंकि ससुरा ही तो ला करके हमारे घर में रखा हुआ है। आयत और कई आयतें हैं, वक्त खत्म होने आया है, मैं इसको आज इसलिए आपके सामने रखा कि तुम डिफेंस वाले लेवल में ना जाओ, दिफा करने के मामले में ना जाओ कि कुरान ने ऐसा नहीं कहा वैसा नहीं कहा। मियां, इनकी किताबों में भी सेम चीजें हैं, वक्त होता तो फिर बाइबल और तौरात वगैरह उन दूसरी किताबों को जो मुकद्दस माना जाता उससे भी लाया जाता, लेकिन आज मामला यहां पर हिंदुस्तान में इनके साथ है और ये समझते हैं कि हमारे यहां ऐसा कुछ भी नहीं है, सिर्फ कुरान में है, सिर्फ कुरान में है। मैंने जितनी आयतें पढ़ी कुरान की और उसके मुकाबले में जितने वर्स और जितने चैप्टर भगवत गीता के, अभी मनुस्मृति का तो हाल ही अलग है, मनुस्मृति जो है ये तो बहुत खतरनाक किताब है, खतरनाक किताब है। इसको 2-3 मरतबा इन्होंने बदल दिया, फिर भी अभी भी जाके खतरनाक है, अभी भी जाके। इसमें जो लिखा गया है ये देखें, कुरान में एक आयत है, मलऊनीन अईनमा थुकिफू उखिदू वकुत्तिलू तक्तीला, यानी मुनाफिकों के बारे में कहा है अल्लाह ताला ने कि लानत किए हुए लोग हैं, जहां इनको पाओ पकड़ो मारो, ये आयतें पकड़ो मारो वाली इनको बहुत तकलीफ देती। किसके लिए कहा गया है? जंग हो रही है, दुश्मन भाग जा रहा है या दसीसाकारी कर रहा है, तो उसको क्या छोड़ देंगे आप? अरे इंडिया के बॉर्डर को क्रॉस करके कोई दुश्मन दाखिल हो जाए, क्या इंडिया की हुकूमत ऐलान नहीं करेगी जहां पाओ पकड़ो उसको? नहीं ऐलान करेगी कि एक बॉर्डर क्रॉस करके घुस आया है हमारे स्टेट के अंदर, जहां मिले अरे पोस्टर भी लगाते हैं, ऐसी शक्ल वाला कहीं दिखे तो फौरन पकड़ो, पकड़ने का हुक्म तो आता है, लेकिन वो पोस्टर लेकर के क्या हम सबके घरों पे फिरते रहेंगे? हर एक को पकड़ने का गवर्नमेंट ने कह दिया है, पकड़ो मारो। अरे भाई खास आदमी के लिए कहा है जो बॉर्डर से घुस करके आया। इसी तरह कुरान ने उन खास लोगों के लिए कहा है जो इस्लाम की जड़ें काटने पर लगे थे। तो मलऊनीन का जो लफ्ज आया, कहते हैं देखो लानत करते हैं कुरान में, हमारे ऊपर लानत करते हैं, ये तो मुनाफिकीन के लिए की गई हुई आयत है। लेकिन फिर भी आपको मैं बता दूं, गीता में चैप्टर नंबर 16 वर्स नंबर 9 में कहते हैं जो लोग गीता की बात नहीं मानते वो शैतानी लोग हैं, आयत है। कुरान में मलऊनीन का लफ्ज आया, लानत किए हुए हैं, और भगवद गीता में कहा गया जो गीता को नहीं मानते वो शैतानी लोग हैं। ये लोग रूह को नहीं मानते, हकीर लोग हैं, बेवकूफ हैं, उनका काम दुनिया को तबाह करना है। 4-4 गालियां दे दिया आपने पूरी दुनिया को, शैतानी लोग हैं नंबर 1, हकीर लोग हैं नंबर 2, बेवकूफ हैं नंबर 3, दुनिया को तबाह करने वाले हैं नंबर 4। गीता को नहीं मानने वाले ईसाई भी हैं, वो भी बेवकूफ हैं, यहूदी हैं, वो भी बेवकूफ हैं, और जितने चाइनीज हैं वो भी बेवकूफ हैं, बुद्धिस्ट जितने हैं वो भी बेवकूफ हैं, क्योंकि गीता में कहा गया जो गीता को नहीं मानते वो शैतानी हैं, बेवकूफ हैं और दुनिया को तबाह करने वाले हैं। ये सारे लोग ये क्यों नहीं बोलते कि हमको गालियां दे रही है भाई किताब? हमने आज तक सुप्रीम कोर्ट में पूछा भी नहीं कि ये शैतानी लोग, हमको कहा जा रहा है बेवकूफ कहा जा रहा है, इसको निकालो। हम नहीं जानते हैं, हम नहीं चाहते, हमें जरूरत नहीं, तुम पढ़ो, तुम अपने पास रखो, कुरान हम पढ़ रहे हैं, हम कहां तुम्हें मारने जा रहे हैं, काटने जा रहे हैं। जो जहर फैलाने की कोशिश करेगा तो फिर तुर्की बतुर्की जवाब भी दिया जाएगा। एक आयत ये पढ़ा। अब मनुस्मृति की जो बात मैं कह रहा था उसमें यह है, हाँ ये आयत जिहाद के मुतालिक जो नाजिल हुई, या अय्युहन नबी युहर्रिदिल मुमिनीना अलल क़िताल, ऐ नबी मोमिनों को जंग पर उभारिए, इन यकुम मिनकुम 20 साबिरून यगलिबू 200। अल्लाह फरमा रहा है अगर ये मोमिनीन में 20 लोग सबर वाले होंगे अल्लाह 200 पर गालिब करेगा, 200 पर गालिब करेगा। ये सब तोड़ मरोड़ शुरू हो गए, पेट में तकलीफ हो गई कि मुसलमानों को जंग पर उभार रहा है अल्लाह इनका, अगर ये 20 लोग होंगे तो हमारे 200 पर भारी होंगे, 200 पे भारी होंगे। यह आयत सबको बता रहे हैं, देखो 20 लोगों को भी इकट्ठा कर रहे हैं, 200 पे तुम भारी हो जाओगे, 200 पे तुम भारी हो जाओगे। मियां क्या कुरान में ही है ये? मनुस्मृति चैप्टर नंबर 7 वर्स नंबर 74 क्या कहती है ये किताब? कहती है किले के दीवार पर खड़ा हुआ एक तीर चलाने वाला जंग के मैदान में 100 दुश्मनों के बराबर है। तुम तो एक आदमी को 100 के बराबर बताए, किले पर तीर लेके खड़ा होने वाला 100 दुश्मनों के बराबर है, और 100 तीरंदाज 10,000 दुश्मनों के बराबर है, तुम्हारे पास और भी ज्यादा है। कुरान ने तो यहां 20 लोग सबर वाले हों तो कहा कि 200 पर गालिब आएंगे, और तुम कह रहे हो एक तीर चलाने वाला 100 के बराबर है, और एक 100 हो तो 10,000 के बराबर है। यही चीज मनुस्मृति में भी है। अगली बार जब जाएंगे तो सब किताबें साथ लेकर जाएंगे सुप्रीम कोर्ट में, सब साथ में लेकर के जाएं, उनको ये मैं मैसेज देता हूं। कुछ चीजें बाकी रह गई हैं जो मुझे अर्ज करना है। قاتلهم يعذبهم الله بأيديكم وينصركم, अल्लाह फरमाता है तुम उनसे लड़ो, अल्लाह उनको अजाब देगा, अल्लाह उन्हें अजाब देगा काफिरों को अपने हाथ अपने दस्ते कुदरत से, और तुम्हारी मदद करेगा अल्लाह। तो जब ये बात अल्लाह ताला ने फरमाया कि अल्लाह तुम्हारी मदद करेगा उनसे लड़ो, तो अब तकलीफ हो गई। तो अब मैं कहता हूं अथर्ववेद वर्स नंबर 65-71 उसमें दुआ मांगी जा रही है भगवान से, क्या कह करके, जो ब्राह्मण के खिलाफ हैं, जो ब्राह्मणों के दुश्मन हैं, जो बखील हैं, और खासकर जो हिंदुओं के खुदाओं की तौहीन करते हैं, ऐ भगवान तू 100 गिरहों वाली बिजली की कड़क जिसके किनारे चाकू जैसे तेज हों, उनसे इन सब के सर के बाल तू काट दे, और मोंढे से सर को मोंढे को अलग कर दे, उनसे तू हमला कर, उनके गोश्त को उनके चमड़ियों को गोश्त से अलग कर, उनको टुकड़े टुकड़े कर, उनकी हड्डियों से गूदा भी निकाल दे। इतना सब कह दिया। अल्लाह ने फरमाया अल्लाह सिर्फ अजाब देगा और तुम तो पूरा पूरा पार्ट पार्ट को अजाब देने की बात कर रहे हो, हर पार्ट को। अथर्ववेद में मौजूद है, क्या क्या मैंने पढ़ा आप तो सुन रहे होंगे, कह रहे हैं चाकू जैसी तेज बिजली से तो हमला कर, जो भी हमारे भगवानों को नहीं मानता, सब नहीं मानते, सबके लिए बद दुआ हो रही है, हाँ उनको हमला करे भगवान, उनके मोंडे सर काट दे, उनसे सर के बाल खींच दे, गोश्त से चमड़ी को निकाल दे, उनको टुकड़े टुकड़े कर, और उनकी हड्डियों से गूदा भी निकाल दे। मेरे अजीजो, नली में से गूदा निकालने तक की दुआ हो गई, अब बचा क्या, बचा क्या। और कुरान के ऊपर ये एतराज है, कुरान के ऊपर एतराज है, कुरान कह रहा है कि काफिरों को अल्लाह अजाब देगा, तुम क्या क्या अजाब देने की बात कर रहे हो। ये इतना ही नहीं है और बहुत कुछ है, और अल्लाह तबारक व तआला ने कुरान पाक को ऐसा रखा है कि उसकी आयतें आज तक अमन को फैला रही हैं, अमन को फैला रही हैं। और इसके अलावा जो इनकी एक आयत ये भी है कि जो जंग में जाएंगे उनके मुतालिक ये कहते हैं, मनुस्मृति चैप्टर नंबर 4 वर्स नंबर 81 उसमें कहा जा रहा है, जो मुकद्दस कानून, हाँ ये भी सुने हैं, हमारे यहाँ ये भेदभाव नहीं है, कुरान तुम पढ़ सकते हो कि नहीं, इमाम भी पढ़ सकता है, मुक्तदी भी पढ़ सकता है, गरीब भी पढ़ सकता है, अमीर भी पढ़ सकता है, लेकिन वहां ऐसा नहीं है, मनुस्मृति का कानून तो सुनो। कुरान ने सिर्फ इतना कहा, फलनुज़िकन्नल लज़ीना कफरू अज़ाबन शदीदा, जिन्होंने हमारा इनकार किया हम उन्हें सख्त अजाब चखाएंगे, सख्त अजाब चखाएंगे। तो ये कहते हैं काफिरों को, जो खुदा को नहीं मानता ये बार बार अजाब चखाने की बात कर रहे हैं, और तुम क्या चखा रहे हो, सुनो मनुस्मृति में, जो मुकद्दस कानून किसी शुद्रा को समझा देगा, दलित आदमी को कोई मुकद्दस किताब पढ़ा दिया और या उसको कोई कानून बतला दिया, तो खुद भी नरक में जाएगा और शुद्रा भी नरक में जाएगा, खुद भी नरक में जाएगा, वो शुद्रा भी नरक में जाएगा, कोई हाथ नहीं लगाएगा भगवद गीता को। अगर आप किसी वेद पढ़ने वाले से उसकी इजाजत के बगैर वेद ले लें तो उसका जुर्म ऐसा ही है जैसा कि आपने उससे वेद चुरा लिया है। लिहाजा जो वेद दलित किसी पंडित से ले लेगा, कह रहे वो नरक में जाएगा, नरक में जाएगा। ये दलित समाज वालों के मुतालिक है। मेरे अजीजों, कुरान ने कहीं ऐसा नहीं कहा कि कुरान सिर्फ सैयदजादे पढ़ सकते हैं या पठान के बच्चे पढ़ सकते हैं, शेख के बच्चे पढ़ सकते हैं। नहीं मेरे अजीजों, कुरान पाक को हर कोई पढ़ सकता है, यहां तक के वो बच्चे अभी जो सन्ने बुलुगत को नहीं पहुंचे वो पढ़ते क्या, बल्कि हिफ्ज भी कर लेते हैं। ये मैंने आपको सिर्फ इसलिए बताया है कि कहीं तुम्हारे अंदर ये एहसास कमतरी ना आए, क्या कुरान में ऐसे लड़ने मरने काटने की बातें आई हैं जो ये हम पर हमला कर रहे हैं, कहीं कोई फिक्र करने की जरूरत नहीं। जिस दिन ये एतराज करेंगे, एक आयत ये बताएंगे तो 10 मैं किताबों से बताऊंगा कि कहां कहां तुम काटने की बात कर रहे हो, कहां कहां तुम कत्ल की बात कर रहे हो, सब पुरानी किताबों में मौजूद है। दुश्मनों से मुकाबला करना, जंगों के हालात मौजूद है, कौन सी जंग में कितने मारे गए, कितने कत्ल किए गए, सब मौजूद है। लेकिन क्या बताएं, आज इस्लाम दुश्मन उरूज पर है, सबको सिर्फ इस्लाम को टारगेट करना है, कुरान को टारगेट करना है, इसलिए ये सारे मामलात उठाए जा रहे हैं। अल्लाह ताला हम सबको कुरान का फहम अता फरमाए, कुरान की समझ अता फरमाए, कुरान पर अमल अता फरमाए। मौला कुरान के मुखालिफीन को नेस्तो नाबूद फरमाए, जो अल्लाह और उसके रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम की गुस्ताखियां कर रहे हैं, मौला तू उन्हें अजाब शदीद का गिरफ्तार बना दे। ए रब्बे जुल जलाल, जितने हाजिरीन हैं बशमूल मन, मौला हम सबको जो गलतियां कोताहियां हुई हों अपने फजल व करम से माफ फरमा दे। व सल्लल्लाहु तआला अला खैर खल्क़ी मुहम्मद व आलिही व असहाबी अजमईन व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।